تفسير: يوم تأتي كل نفس تجادل عن نفسها. भाग के जाना कहाँ है, जाना तो वैसे भी आ गई है, अब ये आगे क्या है असल में? आखिरत, जाना फिर आगे है, आप न जाएं, लेकिन आपको ले जाया जाएगा, और जब वहां पहुंचेगा इंसान तो हर शख्स अपने बारे में झगड़ेगा, अपने बारे में हुज्जतें पेश करेगा, उजर, दलीलें, तावीलें, अल्लाह ताला ये मजबूरी थी, वो मुश्किल थी, बड़े मसले हो गए थे, बड़ी तकलीफें थी, क्या करते? चीखेगा, चिल्लाएगा, झगड़ेगा, जैसे दुनिया में होता है ना, अगर जरा सा हमें कोई कुछ कह दे तो हम लड़ने भिड़ने खड़े हो जाते हैं। वत्वस्सा कुल्लु नफ्सिन मा अमिलत, लेकिन उसका ये लड़ना, झगड़ना, बहसें करना, हुज्जतें करना कुछ फायदा ना देगा उसको, बल्कि क्या होगा, जो उसने किया होगा उसका सिला उसको पकड़ा दिया जाएगा। तो बिल्कुल ऐसे ही जैसे बाजू का खरीदार और दुकानदार में झगड़ा देखा आपने, किया भी होगा, देखा क्या होगा, तो उसमें आप देखेंगे बाजू का, आप थोड़े से पैसे लेके आप खड़े होते हैं, आप कहते हैं बस ये इतने की ये चीज दे दो, वो कहते नहीं ये नहीं देनी, और आप देखें झगड़ा झगड़ा झगड़ा होता रहता है। आखिर को आप पैसे देते हैं, दुकानदार जो आपका हक बनता बस वही देता, उससे ज्यादा कोई भी नहीं कभी किसी को देता, कभी दिया? आप जितना मर्जी झगड़ लें, चीजें चिल्लाएं जो मर्जी करें, मिलेगा वही, सारी बहस के बाद भी मामिलत, जो करेंसी लेके गए, वहुम ला युज़लमून, और वो जुल्म न किए जाएंगे, और वैसे भी कोई और हिमायत के लिए भी वहां नहीं आएगा, हर कोई अपने बारे में झगड़ रहा होगा, तो जहां दिल अन्नफ्सिहा, हर एक को अपनी पड़ी होगी, उसको कहां इस बात की फिक्र के दूसरे के साथ क्या हो रहा है और मैं उसके लिए झगड़ू। देखे ना, जब कोई हादसा होता है, हंगामा होता है, तो आप सब अपनी फिक्र करते हैं, दूसरों की नहीं, अपनी अपनी फिक्र। क्यामत के दिन भी कोई किसी की हिमायत के लिए नहीं आएगा, न बाप, न बेटा, न बीवी। लिकुल इम्रिइन मिन्हुम यौमा इज़िन शअनु युग्नी, हर एक को अपनी ऐसी मुसीबत पड़ी होगी कि वो दूसरों से बेनियाज कर देगी, दूसरे उसको भूल जाएंगे, अपनी परेशानियां दूसरों को भुलवा देंगी। आप देखें कि अगर आप तंदुरुस्त हो ना और दूसरा बीमार हो तो आप केयर करते हैं, और अगर आप भी बीमार पड़ जाए, जैसे माँ बच्चा होता ना, जब तक बच्चा बीमार होता माँ लुक आफ्टर करती रहती करती रहती, एक दिन आता माँ खुद भी पड़ जाती, जब खुद पड़ती है ना जो ही, तो कहती इसको उठा के ले जाओ, इसको आपको और उठा के ले जाए, अब मैं इसको नहीं देख सकती, मेरे सर में दर्द है, इसे ले जाओ। जब तक खुद ठीक थी उसके लिए फिक्र कर रही थी, जब खुद पे पड़ी तो उसकी फिक्र भूल गई। यौम तअती कुल्लु नफ्सिन तुजादिलु अन नफ्सिहा व तुवफ्फा कुल्लु नफ्सिन मा अमिलत, हर एक के प्याले में वही पड़ रहा है जो करंसी लाया, बस उतना उतना डाला जा रहा है। वह हुमला युज़लमून, जुल्म न किया जाएगा। अच्छा, आज हमारा हाल क्या है, पैमाना क्या? हम ये देखते हैं कि कौन काम नहीं कर रहा तो चलो हम भी ना करें, ये नहीं देखते कि कौन ज्यादा अच्छा कर रहा कि हम भी वैसा कर लें। लेकिन क्यामत के दिन पर रश्क आएगा और सोचेगा इंसान, काश वो मैं इतने बड़े दर्जे पाने वाले के साथ मैं भी होता। वदरब अल्लाह मसलन, और अल्लाह एक मिसाल बयान करता है, परियतन, एक बस्ती की, कैसी बस्ती, कानत आमिनतन, जो अमन वाली थी, मुतमइन्नतन, बड़ी मुतमइन थी, खुशहाल थी। ये लफ्ज जो नाम रखते हैं ना आप, आमिना, ये वही है बिल्कुल, आमिनतन, महफूज, पुर अमन, मुतमइन्नतन, उसी की मजीद ताकीद, जैसे अमन व इत्मीनान कहते हैं ना उर्दू में, वैसा ही। यातीहा रिज़्कुहा रगदन, आता था उसके पास उसका रिस्क बाफरावत, बहुत ज्यादा। रगदन पहले सिपारे में आपने पढ़ा था, کھلا رزق آتا تھا، ہر طرف سے چیزیں آتی تھی، من کل مکان، ہر جگہ سے، ہر علاقے سے. یہ کون سی بستی ہے جہاں ہر علاقے سے چیزیں پہنچتی؟ مکہ. مکی صورت ہے نا، مکہ والوں کے حال پہ تبصرہ ہے. دنیا کے ہر گوشے سے چیزیں یہاں پہنچتی تھی، لیکن یہاں کے رہنے والوں نے کیا کیا؟ شکر ادا کرنے کی بجائے فکفرت، ناشکری کی. کس کے ساتھ؟ یا انکار کیا کس کا؟ بِأَنْعُمِ اللَّهِ، اللہ کی نعمتوں کا. اللہ کی نعمتوں کو نہیں مان کے دیا، اللہ کے احسان کو نہ مانا، ناشکری کی. پھر اللہ نے کیا کیا؟ فَأَذَاقَهَا اللَّهُ لِبَاسَ الْجُوعِ وَالْخَوْفِ، پہنا دیا، چکھا دیا اللہ نے بھوک اور خوف کا لباس. لباس تو پہنا جاتا ہے یا چکھایا کیوں جاتا ہے؟ اس لیے کہ بھوک چکھی جاتی ہے نا، بھوک کی ایک فیلنگ آتی، بھوک پہنی نہیں جاتی، ٹھیک ہے نا. لیکن لباس کیوں کہا؟ لباس سے تشبیہ کیوں دی؟ اس لیے کہ لباس پوری طرح انسان کو ڈھانپ لیتا ہے. تو بتانا یہ مقصود تھا کہ بھوک اور خوف پوری طرح ان پہ مسلط ہو گئی. آپ دیکھیں کہ جب آپ کو بھوک لگتی ہے نا، کہاں لگتی ہے؟ ابھی بھی لگی ہوئی ہوگی، ذرا محسوس کریں، پورے جسم کو لگتی ہے بھوک. بھوک صرف کہیں ایک جگہ نہیں ہوتی، سارے جسم کو ڈھانپ لیتی ہے. کیوں؟ جب آپ کو بھوک لگتی ہے آپ کہتے ہیں میرا دماغ کام نہیں کر رہا، تو کام ہوتا ہے تو مجھ سے نہیں چلا جا رہا، مجھے بھوک لگ رہی. لکھو میرے نہیں ہاتھ کام کر رہے، مجھے بھوک لگ رہی ہے. تو بھوک بھی لباس کی طرح پورے جسم پہ چھا جاتی، ڈھانپ لیتی. اچھا، اسی طرح خوف کہاں لگتا ہوتا ہے آپ کو؟ خوف کہاں لگتا ہے؟ پورے جسم پہ، یعنی پورے کا پورا ڈھانپ لیتا ہے انسان کو. اسی طرح بستی کو بھی بھوک اور خوف نے ڈھانپ لیا. ایسا کیوں کیا اللہ نے؟ ناشکری کرنے والوں کے ساتھ یہ کیوں کیا؟ تاکہ وہ چوکنے ہوں، کیئرفل ہوں ان کو جھنجھوڑنے کے لیے. آپ نے دیکھا ہوگا کہ مثلاً آپ کا بچہ کوئی غلط کام کرنے جا رہا ہے، آپ ایک دم چیخ اٹھتے ہیں، نہیں جاؤ، نہیں کرو، ایک دم ڈر جاتا ہے. تو ڈر کے کیا کرتا ہے؟ رک جاتا ہے تھوڑی دیر کے لیے. کیا کیا کیا کہا آپ نے، کیوں چیخ رہے ہیں؟ تو یہ بھی اللہ تعالیٰ نے ان کے اوپر خوف مسلط کیا کہ وہ ذرا رک کے سوچے کہ کیا کیا انہوں نے. بما کانوا یصنعون، بوجہ اس کے جو وہ کاریگری کر رہے تھے، جو کام وہ کر رہے تھے، اس کی وجہ سے اللہ نے ان کے ساتھ ایسا کیا. بستیوں پہ عذابوں کی دو قسمیں ہوتی ہیں، بھوک اور خوف. جو ان عذابوں سے مختلف ہیں جو پچھلی قوموں پر آئے. پچھلی قوموں پہ کیا آیا؟ طوفان آیا، زلزلہ آیا، آندھی آئی، پتھر پڑے، چیخ، زلزلے، ٹھیک ہے. اچھا، لیکن مکہ والوں کو ایسا عذاب نہیں آیا، کیونکہ اللہ کی حکمت تھی نا کہ ان لوگوں سے آگے دین کا کام لیا جائے گا، بالآخر ان کو ہدایت ملنا تھی، اور آہستہ آہستہ مان بھی رہے تھے. لیکن ان کو جھنجھوڑنے کے لیے بھوک اور خوف مسلط کی گئی. اچھا، امت مسلمہ کے لیے آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ ان کے اندر جب بگاڑ آئے گا نا، تو یہ بھی بیک وقت نہیں ختم کیے جائیں گے، دھنسائے نہیں جائیں گے، یا مکمل الیمینیٹ نہیں اس طرح ہوں گے کسی بھی اس سے. لیکن عذاب کی یہ قسمیں بھوک اور خوف آج بھی آ سکتا ہے اور آتا رہتا ہے. سورت الاعراف میں آپ پڑھ چکے ہیں نا، پھر کیا بستیوں کے لوگ اب اس سے بے خوف ہو گئے کہ ہماری گرفت کبھی اچانک ان پہ رات کے وقت نہ آئے گی جبکہ وہ سوئے پڑے ہوں؟ اور بار بار قرآن کہتا ہے کہ چل پھر کے دیکھو انکار کرنے والوں کا انجام کیا ہوا. آپ کو معلوم ہے نا کہ 1999 میں ترکی میں جو زلزلہ آیا تھا، 17 अगस्त को 3:05 पर इसके बारे में कहा जाता है कि सुबह एक शदीद हौलनाक जलजिले ने तुर्की के कई शहरों को जो मरमरा सी से करीब थे जबरदस्त तरीके से हिला मारा। क्योंकि मुसलमान को इमदादी सामान तुर्की ले जाने की इजाजत नहीं थी, हत्ता कि उसे रेड क्रॉस के हवाले ना किया जाए, तो ये रिपोर्ट जिन्होंने लिखी है वो कहते हैं कि हमने बगैर किसी साजो सामान के ही तुर्की जाने और वहां की सूरत हाल का अपने तौर पे जायजा लेने का फैसला किया। पहला शहर जहां हम वारिद हुए वो आधा पाजारी था। हौलनाक तबाही के मंजर ने हमारे होश उड़ा दिए। हम हैरत अंदोह और खौफ की मिली जुली कैफियात को बयान नहीं कर सकते। कहते हैं कि कंक्रीट से बनी मुस्तहकम इमारतें ढेर हुई पड़ी थी और बल खाए हुए फौलाद के मलबे थे। 5 मंजिला इमारतों के ढेर थे जो प्लेट में रखे केक के टुकड़ों के सुतून की मानिंद मालूम होते थे। बेशतर इमारतें तो कंक्रीट और शिकस्ता फौलाद के मलबों के अजीम पहाड़ में बदल चुकी थीं। वो इमारतें जिनका बालाई मिस्र जमीन बोस होकर करीब की इमारतों पर आ गिरा और मुसलसल जरबों की वजह से एक के बाद दूसरा कितार दर कितार इमारतों के गिरने का सबब बना। यानी बड़ी इमारतें छोटी पे गिरी, वो उसकी वजह से गिरी, फिर वो आगे गिरी, यानी एक के साथ एक टकरा गई। जिन इमारतों के सुतून गिर पड़े वो बेसमेंट में मौजूद कारों समेत बैठ गई। जो इमारतें महफूज रह गई तो उनके रहने वाले भी उन्हें इस तरह छोड़ गए कि वहां एक पुर असरार और इफरीत नुमा माहौल का समा था, जिसकी वजह इस क़यामत सुग़रा के बाद वो मुख्तसर झटके हैं जिनकी तादाद 900 थी। जलजले के बाद झटके आते ना, 900 झटके थे, क्योंकि लोग वहां टिक नहीं पा रहे थे, इसी वजह से वो जगह ही छोड़ गए। इसके अलावा भी इसमें काफी लंबी तफसील इन्होंने लिखी हुई है, मुख्तलिफ शहरों में क्या क्या गुजरा। ये मिसाल मैंने क्यों दी है, इसलिए कि हम समझते हैं कि ये तो पुराने जमाने की बातें हैं जो ये कही गई हैं कि बस्तियों पे अजाब आता है या उनकी पकड़ होती है। तो अल्लाह ताला कहते हैं कि क्या आज लोग बेखौफ हो गए कि आज नहीं ये पकड़ आ सकती अगर तुम अल्लाह की नाफरमानी करोगे? आखिरत में तो पकड़ होगी ही, लेकिन दुनिया में भी पकड़ हो सकती है और उससे तुम गाफिल ना रहो। और आप देखिए कि खौफ के अलावा, जलजलों के अलावा जो चीज है वो भूख, जरूरत की चीजों का कम हो जाना। तो ऐसी चीज से पनाह मांगनी चाहिए। आऊज़ु बिका मिनल फ़क्र व आऊज़ु बिका मिनल क़िल्लत व ज़िल्लत। क़िल्लत के साथ ही ज़िल्लत आने लगती है, तो लड़ाई झगड़े फसाद शुरू हो जाते हैं, लोग एक दूसरे की जान माल के दुश्मन हो जाते हैं, तहत पड़ जाए तो लोग इंसानों को खा जाते हैं। हजरत उमर के जमाने में भी एक दफा कहत पड़ा था, तो लोग हड्डी चमड़ा खाल इंसान जानवर कुत्ते बिल्लियां सब खा गए। इसलिए कि भूख इंसान को जिस तरह परेशान करती है, फिर इंसान ठहर नहीं सकता किसी चीज पर, पागल कर देती है ना इंसान को। रिसेंटली मैं कहीं गई भी थी तो वहां पर एक खातून से मुलाकात हुई, तो कहने लगी कि एक जगह जहां हम बैठे हुए थे इस एरिया की जगह पर सिर्फ हमारे बच्चों के खिलौने ही खिलौने थे। एक बहुत बड़ा हॉल था जिसमें सिर्फ बच्चों के खिलौनों का इलाका था। फिर इसी तरह जिस इमारत में आप बैठी हैं इससे दुगनी इमारत आप समझे कि हमारा घर था। दुनिया की कोई नेमत ऐसी नहीं जो मौजूद नहीं थी। और उसके फौरन बाद रोने लगी, आज हमारे घर में एक वक्त का आटा होता है तो दूसरे का नहीं होता। ये खुद मुझसे मिली है खातून, ये किसी मैंने कोई अफसानवी कहानी नहीं पढ़ी। मैंने कहा कि ये हुआ क्या ये सब कुछ? तो असल जड़ वही सूद, सूद से कर्जे लिए हुए थे और वो इतने मल्टीप्लाई हो गए, फॉल्स स्टैंडर्ड ऑफ लिविंग के कर्जों के बल पर इंसान अपने आप को وہ ظاہر کرے جو وہ حقیقت میں ہے نہیں. بہرحال ان کی جب ادائیگی نہیں ہو سکی تو سب کچھ سیل کر دیا گیا, کوئی دوسرا ذریعہ آمدنی نہیں. اب ہر چیز سیل پہ لگی ہوئی ہے, وہ بکے گی تو ادائیگی ہوگی, تو ہماری جان میں جان آئے گی. نہ ہم کہیں جا سکتے ہیں نہ آ سکتے ہیں. اس صدمے میں ہسبینڈ کو ایسا سٹروک ہوا کہ وہ باہر پڑے ہوئے ہیں, ان کو سینسز ہی نہیں ہے پوری طرح. اگر یہ سب کچھ بک کے, اور پھر یہ کہ پارٹنر جو ہیں ان کے آپس میں جھگڑے ہیں کہ یہ نہیں بیچ سکتے وہ نہیں بیچ سکتے, میں اس سے سائن نہیں کر سکتا وہ اس پہ, ایک کے بعد ایک ایسا سلسلہ مسائل کا کہ جس کا کوئی حل نظر نہیں آتا. اللہ تعالیٰ جب فرماتا ہے کہ یمحق اللہ الربا ویربی الصدقات, اللہ اس ربا کو مٹانا چاہتا ہے, نہ لو سود, لیکن پھر بھی ہم کو سمجھ نہیں آتی. وہ مسئلہ مجھ سے کیا پوچھنا چاہ رہی تھی خاتون, انہوں نے مجھ سے کہا کہ میرے پاس ایک پلاٹ ہے جو میرے نام کا ہے, اس کو میں بیچ سکتی ہوں, کیا میں وہ بیچ کر پیسے بینک میں رکھوا دوں کہ مجھے منتھلی آمدنی ہو؟ میں نے کوئی شرم نہیں کی, میں نے کہا مجھے آپ بتائیے. ابھی آپ نے مجھے بتایا کہ آپ پر جو یہ آفت آئی ہے وہ سود کی وجہ سے آئی ہے, سودی قرضوں سے آئی ہے. ابھی پھر آپ کہہ رہی ہیں کہ میں پھر سود لے لوں. ہماری حالت یہ ہے کہ ہم جس سراغ سے ایک دفعہ ڈسے جاتے ہیں پھر اسی پہ ہاتھ رکھتے ہیں, پھر اسی طرف چلے ہوئے ہیں اور آنکھیں بند کر کے. تو کبھی یہ نہ سوچیں کہ آج ہمارے پاس کروڑوں ہیں تو ہمارے لیے یہ آیت نہیں ہے. یہ آپ دیکھیں کہ بستی تھی آمنتن مطمئنتن یا اتیہا رزقہا رغدن من کل مکان. آج بھی رہتے ہیں نا ایسے لوگ دنیا میں کہ جن کے گھر میں ہر ملک کی چیز آپ دیکھ سکتے ہیں. کون سی چیز ہے جو وہاں نہ ملے گی آپ کو؟ گھر ہے یا میوزیم آپ پہچان نہ سکیں. کپڑوں کی ورائٹی دیکھ لیں, کھانے پینے کی دیکھ لیں, جیولری کی دیکھ لیں, سپورٹس کی دیکھ لیں, کس چیز کی آپ دیکھیں کہ وہاں کون سی چیز کہاں کی نہ ملے گی. ڈیکوریشن پیسز آپ دیکھ لیں, ایک کے بعد ایک چیز دیکھے چلے جائیں. وہ کہنے لگی لاکھوں کروڑوں کے ڈیکوریشن پیس میرے گھر میں پڑے ہیں جن کو میں سیل بھی نہیں کر سکتی, کہ میرے لیے وہ ذلت اور رسوائی کا سبب ہے. میں کس کو لے جا کے بیچوں؟ میں کس کس کے سامنے اپنا حال کھولوں؟ کہتی وہ سب کچھ میرے لیے بلائے جان ہے, تو ان کو مینٹین نہیں کر پا رہی, ان کو بیچ نہیں پا رہی, وہ میری جان نہیں چھوٹ رہی. یا تیہا رزقہا رغدن من کل مکان, دنیا بھر سے. میں کبھی سوچتی ہوں اللہ نے مکہ کی مثال دے کے دراصل ہر جگہ کی مثال ہم کو, نعمتوں کی مثال سمجھا دی, کیونکہ ہم اسی گھمنڈ میں بعض اوقات آ جاتے ہیں نا کہ کون سی چیز نہیں ہمارے پاس. ہر چیز ہے, ملک ملک گھومے ہوئے ہیں دنیا کا, اور دنیا بھر کے عجوبے اکٹھے کر کے رکھے ہوئے ہیں, اور انہی چیزوں سے دل بہلاتے ہیں, انہی پہ فخر کرتے ہیں, انہی پہ تکبر کرتے ہیں. دیدہ عبرت کھولو تو صحیح کہ ان میں سے ایک چیز دنیا میں نہیں بچا رہی, ایک چیز دنیا میں کام نہیں آ رہی. جن چیزوں کو دیکھ کے ہمارے دل کو ٹیک آتی ہے نا کہ ہمارے پاس یہ بھی ہے یہ بھی ہے یہ بھی, ہم دیکھے پھولے نہیں سماتے. یہ چیزیں دنیا میں ہمیں کوستی نظر آتی ہیں. تو اس لیے اصل چیز کیا ہے؟ شکر. تھوڑا بھی ملے تو شکر, زیادہ بھی ملے تو شکر, اتنا شکر کہ بس زبان سے کوئی اور چیز نہ نکل سکے, کوئی کلمہ ناشکری نہ آئے. اللہ کو ناشکری سخت ناپسند ہے, اسے کفر کا لفظ دیا. ناشکری کفر ہے ایک طرح سے. ہمارا حال کیا تھا؟ ایک نعمت ہوتی ہے تو اس کو نہیں دیکھتے, جو نہیں ہے اس پہ روتے رہتے ہیں ہر وقت, یہ نہیں ہے یہ نہیں ہے یہ نہیں. عام طور پر ہمارا حال یہی ہوتا نا, جو ہوتا ہے اسے بھلائے بیٹھے ہیں, اور جو نہیں اس پہ دن رات رو رہے ہیں. اور پھر ہمارے بچے بھی تو یہی کچھ کرتے ہیں نا, وہ کمپیئر کرتے رہتے ہیں. فلاں اس ماڈل کی گاڑی لے لی, ابھی آپ کے پاس یہ گھٹا رہا ہے. فلاں نے یہ کھلونے خرید لیے, ابھی آپ کے پاس یہ ہے. چھوٹی چھوٹی چیزوں سے لے کے بڑی چیزوں تک ہر وقت جس چکی میں گھوم رہے ہیں وہ صرف دنیا ہے, کیونکہ جنتیں بھول گئی ہیں نا. तो जब तक इससे नहीं निकलेंगे वो बड़ी चीज नहीं नजर आएगी। अब देखें ना कि कुरान कोई हिस्टोरिकल बुक थोड़ी है, कोई हिस्ट्री सिर्फ थोड़ी बता रही है कि ये बता दे हाँ एक एक बस्ती थी ना तो वहां ऐसा होता था ना और वो लोग ऐसे थे ना फिर उनके साथ ऐसा हो गया और कहानी खत्म। ये हमारी कहानी है, ये पुरानी कहानी नहीं। ये उस दौर के लोग भी कहते थे असातीरुल अव्वलीन, पुरानी कहानियां हैं कोई नई बात नहीं। ये पुरानी कहानी नहीं, ये आज की कहानी कि अल्लाह नेमतें दे तो उन पर शुक्र अदा करो। और शुक्र क्या है, शुक्र का तरीका क्या है? देखो ना, शुक्र दिल का एहसास है ना जो नेमत देने वाले के लिए पैदा होता है, गहरी मोहब्बत उठती है उसके लिए कि किसने दिया मुझे ये, उससे खुद ब खुद एक ताल्लुक हो जाता है, करीब होने लगता है, जिसके लिए शुक्र का एहसास आ जाए दिल में। और जिसके लिए शुक्र ना हो वो सामने भी बैठा हो तो उसकी परवाह नहीं होती। तो जिस दिल में अल्लाह का शुक्र आ जाए फिर हो नहीं सकता कि इंसान उसके आगे झुके ना, उसकी खुशी के लिए कुर्बानियां ना करे, उसकी रजा में अल्लाह का दिया हुआ खर्च ना करे। वलकद जाअहुम रसूलुम मिनहुम, और अलबत्त तहकीक आया इनके पास एक रसूल इन्हीं में से। ये थी असल में उनकी नाशुक्री। दुनिया की दौलत में तो फिर भी किसी वक्त मुंह से निकल जाता शुक्र है हमारे पास, लेकिन सिर्फ शुक्र उन नेमतों पर नहीं, दीन की नेमत पर। इस मुतमईन बस्ती में अल्लाह का रसूल आया था जिसकी उन्होंने नाशुक्री नाकदरी की थी। और ये एक हकीकत है ना कि आमतौर पर क्या होता है, जितनी दुनिया अल्लाह देता है ना उतने दीन से हम दूर हो जाते हैं, उतना ही हमारे लिए इताअत करना मुश्किल हो जाता है, उतने हम ज्यादा भटकते हैं। जितना माल ज्यादा आता चला जाता है उतनी सरकशी बढ़ती चली जाती, उतनी अल्लाह ताला से दूरी बढ़ती चली जाती, बेनियाजी बढ़ती चली जाती। हमारे पास इतना है, हमें क्या जरूरत है हम और सजदे करें। आमतौर पर आप देखें ना, गरीब लोग फिर भी नमाज पढ़ते दिखेंगे, फिर भी कोई अल्लाह की तरफ रुजू करते नजर आएंगे, लेकिन जिनको मालो दौलत की कसरत हो जाती है फिर वहीं गफलत हो जाती है कि सब कुछ मिल गया बस काफी, अब और किसके लिए हमने मांगना है। तो दीन की तरफ तवज्जो कम हो जाती, क्यों? इसलिए कि जब माल ज्यादा आता है ना फिर हमारी प्रायोरिटीज क्या होती है कि इस माल को अब इंजॉय करो। जरा लिखिए सवाल कि जब मेरे पास माल आता है तो मैं क्या सोचती हूँ, अब इसके साथ क्या करूं? जब मिलता है तो उसे खर्च करने की जगह क्या सोचती हूँ? कहाँ लगाते हैं हम माल का बेहतरीन हिस्सा, बड़ा हिस्सा? अल्लाह के दीन में। अगर लगाते होते तो ये हाल होता कि नस्लों की नस्लें जाहिल हैं, तो दीन की तालीम का ये काल होता? अपनी दुनिया के लिए हम क्या सोचते हैं, कहाँ सोचते हैं, हमारा घर कहाँ होना चाहिए, क्या सोचते हैं बेहतरीन से बेहतरीन एरिया में? और सिर्फ यहाँ नहीं, मालूम नहीं कहाँ कहाँ के लिए सोचते हैं, लेकिन सब दुनिया के लिए सोचते हैं, सारी जगह दुनिया में ही है वो जहाँ के लिए सोचते हैं। जो जन्नत के लिए सोचता है फिर वो अल्लाह के घर जमीन पे बनाता है, जो जन्नत का सौदा करता है फिर वो अल्लाह के घरों के लिए खर्च करता है। कि एक ईंट लगाना जन्नत में अपने महल की ईंट है, एक ईंट, फिर वो बचा बचा कर जन्नत के घर की ईंटें लगाता है। लेकिन हमारी प्रायोरिटी सिर्फ दुनिया के घर हैं जिनमें पता नहीं रहना भी नसीब होता है कि नहीं, क्योंकि हकीकत यही है ना, जितना चाहे मजबूत बना ले, जितना चाहे लग्जरियस बना ले, कितने दिन रहेंगे, हमेशा थोड़ी रहना। तो इनकी असल नाशुक्री और नाकदरी किस चीज की थी? वलकद जाअहुम रसूलुम मिनहुम, इनके अपने अंदर से एक रसूल इनके पास आया, फकज्जबूहु, इन सरकशों ने उसको झुटला दिया, फअखज़हुमुल अज़ाब, पकड़ लिया उनको अज़ाब ने, कहत की तरफ इशारा है। आपको मालूम है ना कि जब नबी सल्लल्लाहु अलैहि वसल्लम हिजरत कर गए तो बाद में कहत पड़ गया था इन पे, सख्त मुसीबत में मुब्तला हो गए थे मक्का वाले, حتیٰ کہ ابو سفیان کو منت سماجت کرنی پڑی تھی آپ صلی اللہ علیہ وسلم سے کہ دعا کریں ہمارے اوپر سے مصیبت تلے. فَأَخَذَهُمُ الْعَذَابُ وَهُمْ ظَالِمُونَ, اور وہ ظالم تھے. فَكُلُوا مِمَّا رَزَقَكُمُ اللَّهُ, بس کھاؤ اس میں سے جو اللہ نے تم کو رزق دیا ہے. حَلَالًا طَيِّبًا, حلال پاک, دو شرائط کے ساتھ کھاؤ, کھانے سے منع نہیں کیا لیکن حلال کھاؤ, پاک کھاؤ. حلال سے مراد آمدنی حلال ہو, چیز حلال ہو, اور پاک سے مراد جو کھا رہے ہو صاف ستھری ہو, گلی سڑی نہ ہو, کیونکہ حلال اور پاک کو چھوڑنا بھی ناشکری ہے. وَاشْكُرُوا نِعْمَتَ اللَّهِ, اور اللہ کی نعمت کا شکر ادا کرو. ان كنتم اياه تعبدون, اگر ہو تم اسی کی عبادت کرتے, اگر تم اللہ کی عبادت کرتے ہو تو عبادت کیا چاہتی ہے, عبادت کا خلاصہ کیا ہے؟ اشکروا نعمت اللہ. اچھا ہم عبادت کیا سمجھتے ہیں؟ وہ ماری بندی نماز پڑھانا اور پھر اللہ سے کوئی تعلق نہ رکھنا, اللہ تعالیٰ کا سارا تصور مسجد میں بند کر دینا, بس ادھر ہی اندر ہی رہیں, باہر نہ آنا, باہر ہم نے اپنی مرضی کرنی. ہماری پارٹیز میں اللہ تعالیٰ کہاں ہوتے ہیں؟ ساتھ ہی ہوتے ہیں ہمارے یا کہیں اور چھوڑ کے آتے ہیں ہم کو؟ میرا بیٹا اسکول سے کارڈ لے کے آیا, کسی بچے نے دیا اس کو, کہ پارٹی کا کارڈ تھا, جو ہماری مصروفیات ہیں, مشغولیات ہیں اور جن چیزوں سے ہمارا پیسہ لگتا ہے, کیونکہ جب پیسہ آتا تو ہم تو پارٹیوں کو سوچتے ہیں نا, تو کہتے ہیں میں پارٹی میں جاؤں گا. میں نے کہا وہاں کیا کرو گے جا کے؟ ڈانس ہوگا, گانا بجانا ہوگا. کہتا آپ کو کیسے پتا چلا؟ میں نے کہا بیٹے پارٹیز میں یہی کچھ تو ہوتا ہے. اس نے مجھے کارڈ نکال کے دیا, جب دیکھا تو اس کے اوپر تین تصویریں تھیں, تین کارٹونز تھے, ایک بجا رہا تھا, ایک گا رہا تھا, مائک پکڑا ہوا تھا, اور ایک اور. میں نے کہا یہ دیکھو, میں ابھی آپ سے کہہ رہی تھی نا, اس کو یقین آ گیا کہ ہاں واقعی. تو میں سوچتی تھی کہ پارٹی کا تصور آتے ہی ذہن میں یہ تین کام آتے ہیں, اس میں اللہ تعالیٰ کہاں ہوتے ہیں؟ وہ نہیں اندر آ سکتے, ان کو نہیں شامل ہونے کی اجازت, کیونکہ اگر وہ شامل ہو گئے تو سب بوریت ہو جائے گی نا, اور پارٹی کا مزہ خراب ہو جائے گا. تو عبادت صرف مسجد میں نہیں ہوتی, اللہ تعالیٰ پارٹیوں میں بھی ہمارے ساتھ ہوتے ہیں. ہم ان کو بھولے ہوئے ہوتے ہیں, وہ ہم کو دیکھ رہے ہوتے ہیں. اب میرا بندہ میرے دیے ہوئے مال سے کیسے شکر گزاری کر رہا ہے میری مرضی کے خلاف خرچ کر کے؟ وَشْكُرُوا نِعْمَتَ اللَّهِ, شکر کرو اللہ کی نعمت کا. ان كنتم اياه تعبدون, اگر تم اسی کی عبادت کرتے ہو. انما حرم عليكم الميتة, بے شک اس نے حرام کیا تم پر مردار, میت, والدم, اور خون, ولحم الخنزیر, اور خنزیر کا گوشت. پیچھے بھی پڑھ چکے ہیں نا, کہاں؟ البقرہ 173, المائدہ 3, الانعام 145, اور یہ چوتھی جگہ ہے. وَمَا أُهِلَّ لِغَيْرِ اللَّهِ بِهِ, اور جس پہ اللہ کے سوا کسی اور کا نام لیا جائے, کسی اور کی خوشی کے لیے, کسی اور کے قریب ہونے کے لیے, کسی اور کا نام پڑھ کر جس چیز کو خیرات کیا جائے. اب دیکھیں کہ یہاں اللہ تعالیٰ کہتے ہیں نا, کھاؤ حلال, کھاؤ پاک کھاؤ, اور اس نے تمہارے لیے مردار اور خون اور خنزیر حرام کیا ہے. اب دیکھیں کہ قدیم زمانے کے لوگوں نے یہ چیزیں حلال کر لی تھی اپنے اوپر, مردار, خون, خنزیر, اور آج کے انسان نے کیا کیا؟ حلال اور طیب کو اپنے لیے ناجائز کر لیا, حلال کی جگہ حرام لے آیا اور طیب کی جگہ جو کچھ پسندیدہ ہے غیر طیب سب جانتے ہیں. فمن اضطر غیر باغ, تو جو کوئی مجبور کیا گیا نہ ہی وہ چاہنے والا ہے, حرام کا خواہش مند نہیں, ولا عادل اور نہ حد سے گزرنے والا ہے، نہ خواہش مند ہے اور نہ ہی ضرورت سے زیادہ استعمال کرنے والا ہے۔ فَإِنَّ اللَّهَ غَفُورُ الرَّحِيمُ، تو ایسی جگہ پر اللہ تعالیٰ غفور الرحیم ہے۔ لیکن جو حرام ہمارے معاشرے میں استعمال ہوتا ہے اس میں دونوں ہی صفات ہیں، اس کا نشہ بھی ہے، باغن بھی ہے، چاہتا بھی ہے انسان، اور عادل بھی ہے، عادی بھی ہے انسان، حد سے بڑھنے والا بھی، کیونکہ اس میں کوئی لمٹ نہیں ہوتی نا، پر آپ ایک لمٹ میں نہیں رہ سکتے۔